मरुनी सक्छौ भने आँखा देऊ नरुनी सधैँ पागल हुने मै हुँ सानी मलाई सम्झिरुने तको छ र तिमलाई सम्झिरुने मै हुँ सानी कति दिन मरुनी सक्छौ भने आँखा देऊ नरुनी सधैँ पागल हुने मै हुँ सानी मलाई सम्झिरुने तको छ र तिमलाई सम्झिरुने मै हुँ सानी मलाई सम्झिरुने तको छ र तिमलाई सम्झिरुने मै हुँ सानी एक्लो रहेर विष बिनाको सर्प जस्तो सधैं पागल हुने मैं सानो मलाई सम्झिरहने त को छ र तिमलाई सम्झिरहने मैं सानो म एक्लो रहेर बिस बिनाको सर्प झैं भएर सधैं पागल हुने मैं सानो तिमलाई सम्झिरहने मैं सानो मलाई सम्झिरहने त को छ र तिमलाई सम्झिरहने मैं सानो साथी जिउन खोजे नि बिर्सँदै झर्छ मोटु एउटा बिर्सँदै सधैं पागल हुने मैं सानो खोजे नि बिर्सँदै झर्छ